بھادوں گزرتے ہی موسم میں تبدیلی ہونے لگی اور یہ لوگ کھلی ہوا میں سونے کی بجائے اندر سونے لگے۔ سکھ دیو جس کمرے میں سوتا تھا اس کے برابر والا کمرہ سردار کا تھا۔ رات کا کھانا کھانے کے بعد کبھی سردار سکھ دیو کو اپنے کمرے میں بلا لیتا اور کبھی وہ اور کنول سکھ دیو کے کمرے میں آ کر بیٹھ جاتے۔ سردار اپنے عہد جوانی کے سیر و شکار کی دلچسپ داستانیں سناتا اور سکھ دیو یا تو راجوں مہاراجوں کی لڑائیوں کے واقعات بیان کرتا اور یا نیچ ذات لوگوں سے سماج کے مظالم کا گلہ کرتا۔ جب یہ دلچسپ محفلیں برخاست ہوتی اور سب اپنے اپنے کمروں میں چلے جاتے تو سکھ دیو بستر پر لیٹ کر برابر کی کوٹھڑی میں کروٹیں لینے والی محبوبہ سے تصور میں باتیں کرتا ہوا سو جاتا۔ الگ صبح وہ بیدار ہوتے ہی گاؤں سے کچھ دور ایک جھیل کی طرف چلا جاتا اور جھیل کے ٹھنڈے اور شفاف پانی میں نہانے کے بعد کنول کے بڑے بڑے پھول توڑ لاتا۔ ایک صبح کنول حسب معمول دودھ کا کٹورا لے کر اس کے کمرے میں داخل ہوئی۔ سکھ دیو اس کی آمد سے بے خبر کنول کے ایک پھول کو اپنے ہونٹوں سے لگائے اس کی مہک اور ٹھنڈر کا اثر محسوس کر رہا تھا۔ کنول تھوڑی دیر انتظار کرنے کے بعد پیالہ آگے بڑھاتے ہوئے بولی، لیجئے۔ سکھ دیو نے چونک کر پھول نیچے پھینک دیا اور کنول کے ہاتھ سے دودھ کا پیالہ لے کر اس کی طرف دیکھنے لگا۔ کنول نے اپنے ہونٹوں پر ایک دل فریب مسکراہٹ لاتے ہوئے کہا، آپ کو یہ پھول بہت پسند ہے؟ ہاں، لیکن اگر ان کا نام کنول نہ ہوتا تو شاید یہ مجھے اس قدر پسند نہ ہوتے۔ کنول نے حیا اور احسان مندی سے آنکھیں جھکا لی۔ سکھ دیو نے کنول کے چہرے میں ایسی جاذبیت پہلے کبھی نہ دیکھی تھی۔ اس نے کہا، کنول میں سچ کہتا ہوں، تم ان پھولوں سے کہیں زیادہ۔ سکھ دیو ابھی اپنا فکرہ پورا نہ کر پایا تھا کہ کنول نے ہونٹوں پر انگلی رکھ کر برابر والے کمرے کی طرف اشارہ کیا، وہ ابھی تک یہی ہیں۔ کنول نے جواب دیا، ہاں۔ اچھا تو میں آہستہ سے کہہ دیتا ہوں، تم ان پھولوں سے زیادہ حسین ہو۔ کنول لجا کر بولی، آپ دودھ پی لیں، بہت اچھا۔ سکھ دیو نے دودھ کا پیالہ اٹھا کر منہ سے لگایا ہی تھا کہ مکان سے باہر لوگوں کی چیخو پکار سنائی دی۔ کنول وحشت زدہ ہو کر بولی، شاید باہر لڑائی ہو رہی ہے۔ سکھ دیو نے متعجب ہو کر کہا، لڑائی؟ نہیں، یہ لڑائی نہیں، مجھے چاروں طرف سے چیخو پکار کی آوازیں آ رہی ہیں، شاید وہ آ پہنچے۔ کون؟ سماج کے بہادر، میں ابھی آتا ہوں۔ یہ کہتے ہوئے سکھ دیو نے تلوار اٹھائی، لیکن ابھی کمرے سے باہر نکلا ہی تھا کہ چند آدمی بھاگتے اور چیخے مارتے ہوئے صحن میں آ داخل ہوئے۔ تمام ایک آواز میں کہہ رہے تھے، وہ آ گئے، وہ آ گئے، ہمیں مار ڈالا، سردار کہاں ہے؟ سکھ دیو نے چند بار ان سے یہ پوچھنے کی کوشش کی کہ کیا ہوا، کون آ گئے، لیکن اسے ہر بار یہی جواب ملا کہ وہ آ گئے، انہوں نے بستی پر حملہ کر دیا ہے۔ سکھ دیو نے بھاگ کر باہر نکلنا چاہا، لیکن ایک نوجوان نے اس کا بازو تھام لیا۔ اس نے اپنے آپ کو چھڑانے کی جد و جہد کرتے ہوئے کہا، مجھے چھوڑ دو، مجھے جانے دو۔ نوجوان نے کہا، نہیں، وہ بہت زیادہ ہیں، آپ موت کے منہ میں نہ جائیے، وہ کسی کو نہیں چھوڑتے۔ اتنے میں سردار آنکھیں ملتا ہوا اپنے کمرے سے باہر نکلا۔ اس نے گھبرا کر پوچھا، کیا ہوا؟ ایک شخص بولا، انہوں نے رات کے وقت دریا عبور کر لیا، وہ اچانک حملہ کر کے آس پاس کی تمام بستیاں ویران کر چکے ہیں۔ ان کے بہت سے سپاہی ہماری بستی میں بھی گھس آئے ہیں، اور جو سامنے آتا ہے اسے بے دریغ قتل کر دیتے ہیں۔ بہت سی جھونپڑیوں میں انہوں نے آگ لگا دی ہے، اب مقابلے کا وقت نہیں، ہمیں ادھر ادھر بھاگ کر اپنی جان بچانے کی فکر کرنی چاہیے۔ سردار نے سکھ دیو کی طرف دیکھا، اس نے کہا، آپ سب یہیں ٹھہرے، میں جاتا ہوں، مجھے امید ہے میں انہیں روک سکوں گا۔ اتنے میں چند اور آدمی بھاگتے ہوئے صحن میں داخل ہوئے، انہوں نے بتایا کہ راجہ کے سپاہی اسی طرف آ رہے ہیں۔ सरदार के इशारे से नौजवान ने सुखदेव को अपनी गिरफ्त से आजाद कर दिया और वो भाग निकला। उन्होंने रात के वक्त दरिया अबूर कर लिया। वो अचानक हमला करके आसपास की तमाम बस्तियां वीरान कर चुके हैं। इनके बहुत से सिपाही हमारी बस्ती में भी घुस आए हैं और जो सामने नजर आता है इसे बेदरेक कत्ल कर रहे हैं। बहुत सी झोपड़ियों में उन्होंने आग लगा दी है। अब मुकाबले का वक्त नहीं, हमें इधर उधर भागकर अपनी जान बचाने की फिक्र करनी चाहिए। सरदार ने सुखदेव की तरफ देखा। इसने कहा, आप सब यहीं ठहरे, मैं जाता हूँ, मुझे उम्मीद है मैं इन्हें रोक सकूंगा। इतने में चंद आदमी और भागते हुए सहन में दाखिल हुए और उन्होंने बताया कि राजा के सिपाही इसी तरफ आ रहे हैं। सरदार के इशारे से नौजवान ने सुखदेव को अपनी गिरफ्त से आजाद कर दिया और वो बाहर की तरफ भाग निकला। दूर दूर तक झोपड़ियों में आग लगी हुई थी और लोग वहशत ज़दा होकर इधर उधर भाग रहे थे। अक्सर का रुख पहाड़ों की तरफ था और बाज अभी तक अपने बूढ़े सरदार को अपनी सबसे बड़ी पनाह ख्याल करके इसके घर का रुख कर रहे थे। पैदल सिपाहियों की एक टोली एक सवार की क्यादत में मार धाड़ करती हुई सरदार के मकान की तरफ आ रही थी। सुखदेव भागकर इनके करीब पहुंचा। सिपाहियों ने अपने पुराने सिपा सालार को देखा और ठटक कर रह गए। इस टोली का नौजवान सालार भी सुखदेव को देखते ही घोड़े से कूद पड़ा और सेनापति सेनापति कहता हुआ सुखदेव के पांव पर गिर पड़ा। सुखदेव ने इसे उठाकर गले लगा लिया। ये रामदास था। भगवान का शुक्र है कि आप सलामत हैं, कहिए आपके साथ क्या बीती। सुखदेव ने कहा, ये बातों का वक्त नहीं, तुम फौरन घोड़े पर सवार हो जाओ और फौज को कत्लो गारत बंद करने का हुक्म दो। लेकिन लेकिन क्या, मैं तुम्हें हुक्म देता हूँ। आपका हुक्म सर आंखों पर, लेकिन सेनापति गंगाराम है और इसका हुक्म है कि किसी को जिंदा भागने का मौका ना दिया जाए। मैं तुम्हें हुक्म देता हूँ। सुखदेव ने अपनी आवाज को ज्यादा मुअस्सर बताते हुए कहा। सिपा सालार की गजबनाक निगाहों ने रामदास के दिल में इताद का पुराना जज्बा बेदार कर दिया। वो फौरन घोड़े पर सवार हुआ और आन की आन में झोपड़ियों के पीछे गायब हो गया। सुखदेव ने बाकी सिपाहियों को भी हुक्म दिया कि वो इधर उधर भागकर तमाम लश्कर को कत्लो गारत बंद करने का हुक्म पहुंचा दें। सिपाही बगैर किसी हीलो हुज्जत के वहां से भागे और चारों तरफ छाए हुए लश्कर के अफसरों और सिपाहियों को सुखदेव का पैगाम पहुंचाने लगे। इस बस्ती के दूसरे कोने में गंगाराम एक बुलंद टीले पर अपने सफेद घोड़े की लगाम थामे अपनी सिपाहियाना जिंदगी का सबसे बड़ा कारनामा देख रहा था। 8-10 सवार अपने सिपा सालार की हिफाजत के लिए खड़े निहत्तों को समाज के बहादुरों की खून आशाम तलवारों के सामने बदहवास होकर भागते और जख्मी होकर गिरते और तड़पते देखकर अपने जंगी देवताओं की शानदार फतह के नारे लगा रहे थे। अचानक रामदास सरपट घोड़ा दौड़ाता हुआ नमूदार हुआ। गंगाराम को इसका मैदान की तरफ से इस तरह वापस लौटना अच्छा शगुन नजर न आया। रामदास ने इसके करीब पहुंचकर घोड़ा रोका और कहा, महाराज सेनापति मिल गए, उन्होंने हुक्म दिया है कि हम लोगों का ताकुब न करें और कत्लो गारत से अपना हाथ रोक लें। कौन सा सेनापति ये तुम्हें हुक्म देता है? सेनापति मैं हूँ रामदास। तुम्हारे हवास तो दुरुस्त हैं? मेरे हवास दुरुस्त हैं महाराज, मैंने अभी अभी सेनापति सुखदेव को देखा है। उन्होंने बड़ी सख्ती से मुझे हुक्म दिया है कि हम इन निहत्ते लोगों पर ज्यादती ना करें। सुखदेव वो यहाँ है, वो जिंदा है और वो ये हुक्म देता है। तुम मेरा हुक्म ना मानो यानी मेरे और राजा के खिलाफ बगावत कर दो। महाराज उन्होंने ये नहीं कहा, वो सिर्फ ये कहते हैं कि ये बेगुनाह लोग हैं, इन्हें कत्ल नहीं करना चाहिए। सुखदेव कहता है कि ये लोग बेगुनाह हैं, ये लोग जिन्होंने सदियों से हमारी हुकूमत के खिलाफ बगावत का झंडा बुलंद कर रखा है, कहाँ है वो? रामदास ने बस्ती की दूसरी तरफ इशारा करते हुए कहा, इस तरफ आइए मेरे साथ। गंगाराम और इसके साथी घोड़ों को सरपट दौड़ाते हुए रामदास के पीछे पीछे चल दिए। गंगाराम के पहुंचने से पहले ही लश्कर के बहुत से सिपाही सुखदेव को इस जगह मौजूद होने की खबर पाकर इसके गिर्द जमा हो चुके थे। अछूतों का सरदार सावन और इसके बाद साथी ये महसूस करते हुए कि बला टल चुकी है, आहिस्ता आहिस्ता आगे बढ़े और सुखदेव के करीब पहुंचकर सिपाहियों के गिरोह से अलहदा होकर एक तरफ खड़े हो गए। सुखदेव ने सिर्फ एक नजर बूढ़े सरदार के मगमूम चेहरे और कमल की डुबडुबाती हुई आंखों की तरफ देखा और नदामत से सर झुका लिया। एक नौजवान एक जख्मी बच्चे को उठाए आगे बढ़ा और इसे सुखदेव के पांव में लिटाकर इसके सामने खड़ा हो गया। सुखदेव ने देखा कि इस नन्हे मासूम के सीने से खून का फव्वारा छूट रहा है और वो सहमी हुई आंखों के सिवा जिस्म के बाकी आज़ा से जिंदगी के आसार खत्म हो चुके हैं। सुखदेव जानता था कि इस बच्चे की माँ के अलावा कई और औरतों मर्दों बच्चों और बूढ़ों की निगाहें इसकी तरफ लगी हुई हैं और इनकी निगाहों के सामने सर उठाने की बजाय इसे अपनी तवज्जो इस बच्चे पर मरकूज रखना ज्यादा आसान नजर आया। वो इसके पास बैठ गया, तलवार जमीन पर रख दी और बच्चे के सर को अपने हाथ का सहारा देकर ऊपर उठाया और गौर से इसकी तरफ देखने लगा। बच्चे ने एक गहरी सांस ली और इसके साथ ही खून की एक हल्की सी धार मुंह से बह निकली। इसकी चमकती हुई खूबसूरत आंखों में जिंदगी की रोशनी की आखिरी झलक आहिस्ता आहिस्ता मांग पड़ गई। सुखदेव ने अपने हाथ से इसकी आंखें बंद कर दी और इसका सर फिर जमीन पर रख दिया। एक औरत जिगर दोस्त चीखों के साथ आगे बढ़ी और इसने मासूम बच्चे की लाश उठाकर अपने सीने के साथ लगा ली। सुखदेव उठकर खड़ा हो गया और सिपाहियों की तरफ देखने लगा। वो सिपाही जो कई मैदानों में सुखदेव के घोड़े को दुश्मन की लाशों पर से गुजरता हुआ देख चुके थे, एक अछूत बच्चे की मौत पर इसे इस कदर मगमूम देखकर हैरान रह गए। बाज इसकी दिमागी हालत सही होने पर भी शक कर रहे थे। इतने में रामदास के साथ गंगाराम और इसके साथी आ पहुंचे। गंगाराम करीब पहुंचकर चिल्लाया, तुम यहां खड़े हो और ये बदमाश उछूत तुम्हारे पास खड़े हैं, क्या हो गया तुम्हें, हिलते क्यों नहीं। ये कहता हुआ वो चंद कदम और आगे बढ़ा और सुखदेव के सामने आ खड़ा हुआ। इसकी ये बातें सुनते ही सरदार और इसके चंद साथियों के सिवा बाकी तमाम लोग तितर बितर हो गए, लेकिन सुखदेव की मौजूदगी में किसी ने इनका ताकुब न किया। गंगाराम ने गुस्से से बेकाबू होकर सुखदेव की तरफ देखा और कहा, सुखदेव मुझे ये देखकर खुशी हुई कि तुम अभी तक जिंदा हो और एक सिपाही की हैसियत में मैं अपनी फौज के पुराने सेनापति की ताजीम मुझ पर फर्ज है, लेकिन इस वक्त इस फौज का सेनापति मैं हूँ। तुम इस वक्त मेरे सिपाहियों को बहका कर राजा और समाज के खिलाफ खुली बगावत का सबूत दे रहे हो। तुम खुद अपना फर्ज पूरा ना कर सके और अब जाती दुश्मनी की बिना पर ये नहीं चाहते कि इस कामयाबी का सेहरा मेरे सर हो। सुखदेव ने सिपाहियों के तवक्को के खिलाफ कुछ कहे बगैर बदनसीब औरत की गोद से बच्चे की लाश छीन ली और गंगाराम को पेश करते हुए कहा, ये लो अपनी कामयाबी का तोहफा, अपनी फतह का सबसे बड़ा इनाम अपने साथ ले जाओ और इसके खून से अपने राजा और अपने समाज के शानदार कारनामों की तारीख लिखो, ताकि तुम्हारी आने वाली नस्लें ये ना कहें कि इनके आबाओ अजदाद नेजों और तलवारों के इस्तेमाल से वाकिफ ना थे। गंगाराम चिल्लाया, मेरा राजा मेरा समाज गोया तुम्हारा इनके साथ कोई ताल्लुक नहीं, اور تم گوشت کے اس ناپاک لوتھڑے کو اٹھا کر ہمارے سامنے اپنا دھرم بھرشٹ کر رہے ہو؟ یہ معصوم جس تم سے زیادہ پوتر ہے۔ گنگا رام نے دانت پیستے ہوئے کہا، سکھدیو تم چنڈال ہو، اس کتیا نے تم پر جادو کر دیا ہے۔ سکھدیو اپنے سے زیادہ ایک زخم خوردہ ماں کی توہین برداشت نہ کر سکا۔ گنگا رام کے ان الفاظ نے اس کی مردہ رگوں میں ایک نئی زندگی اور اس کے منجمد خون میں ایک غیر معمولی حرارت پیدا کر دی۔ اس نے فوراً مڑ کر بچے کی لاش اس کی ماں کے حوالے کی اور جلدی سے تلوار اٹھا کر گنگا رام کے سامنے جا کھڑا ہوا۔ اس نے کہا، گنگا رام تم بزدل بھی ہو اور کمینے بھی، ابھی نیچے اترو یا میں بھی گھوڑے پر سوار ہو جاؤں۔ گنگا رام یہ سنتے ہی گھوڑے سے کود پڑا اور تلوار سونت کر سکھدیو کے سامنے کھڑا ہو گیا۔ چند افسروں نے مداخلت کی کوشش کی لیکن گنگا رام نے کہا، یہ ہمارا ذاتی معاملہ ہے۔ سپاہی ادھر ادھر ہٹ کر کھڑے ہو گئے۔ سکھدیو کی زنگ آلود تلوار گنگا رام کی چمکتی ہوئی تلوار سے ٹکرانے لگی۔ سپاہیوں کی اکثریت گنگا رام سے متنفر تھی لیکن اچھوت بچے کی اپوتر لاش کو ہاتھ لگانے کے بعد انہیں سکھدیو بھی نیک سلوک کا مستحق نظر نہیں آتا تھا، بلکہ وہ یہاں تک محسوس کر رہے تھے کہ سکھدیو نے سماج کی جو توہین کی ہے اس کی سزا اسے مل کر رہے گی، اور سماج کے دیوتا اسے ذک پہنچانے کے لیے گنگا رام کی مدد کریں گے۔ کنول اپنے باپ کے قریب کھڑی تھی اور آنکھیں بند کیے انتہائی عجز و انکسار کے ساتھ آسمان اور زمین کی تمام طاقتوں کو سکھدیو کی مدد کے لیے پکار رہی تھی۔ گنگا رام کے چند بار روکنے اور ان کا جواب دینے کے بعد سکھدیو نے ایک پرزور حملہ کر کے گنگا رام کو پیچھے دھکیلنا شروع کر دیا۔ پیچھے ہٹتے وقت گنگا رام کا پاؤں گھاس پر سے پھسلا اور وہ سنبھلنے کی کوشش کے باوجود پیٹ کے بل گر پڑا۔ بیشتر اس کے کہ وہ کھڑا ہونے کی کوشش کرتا، سکھدیو کی تلوار کی نوک اس کے سینے پر تھی۔ گنگا رام انتہائی بے کسی کی حالت میں اپنے حریف کی طرف دیکھ رہا تھا۔ سکھدیو نے تلوار پیچھے ہٹا لی اور کہا، اٹھیے سیناپتی جی، میری تلوار گرے ہوئے دشمن پر وار کرنے کی عادی نہیں۔ گنگا رام پر ان الفاظ نے جادو کا سا اثر کیا۔ اس نے اٹھ کر سنبھلتے ہی زندگی اور موت سے بے پرواہ ہو کر سکھدیو پر پے در پے وار شروع کر دیے۔ سکھدیو نے چند وار اپنی تلوار پر روکنے کے بعد پھر ایک زوردار حملہ کیا، لیکن اس دفعہ اس کی تلوار پوری طاقت کے ساتھ گنگا رام کی ڈھال کے ساتھ ٹکرائی اور اس کا تقریباً نصف حصہ ٹوٹ کر نیچے آ گرا۔ گنگا رام نے بہادروں کی رسومات جنگ کو خاطر میں نہ لاتے ہوئے اس موقع سے بھرپور فائدہ اٹھانے کی کوشش کی اور سکھدیو پر پہلے کی نسبت زیادہ تندی اور تیزی سے وار کرنے لگا۔ تلوار کے بچے کچے حصے کے ساتھ سکھدیو اب گنگا رام کے وار روکنے اور ادھر ادھر ہٹ کر اپنا بچاؤ کرنے پر مجبور ہو گیا تھا۔ اس حالت میں سکھدیو کے بازو پر چند معمولی زخم آ گئے۔ رام داس نے جب اس کے بازو سے خون بہتا دیکھا تو سکھدیو کے ساتھ پرانی محبت نے جوش مارا اور اس نے تلوار کھینچ لی، لیکن اس کے میدان میں آنے سے پہلے ہی سردار ساون بھاگتا ہوا آگے بڑھا اور دونوں ہاتھ بلند کر کے ٹھہرو ٹھہرو کہتا ہوا سکھدیو اور گنگا رام کے درمیان حائل ہو گیا۔ چشم زدن میں گنگا رام کی تلوار سردار کی کھوپڑی کو چیرتی ہوئی سینے تک نکل گئی اور وہ لڑکھڑا کر زمین پر گر پڑا۔ زخم کی شدت نے اسے زیادہ دیر تڑپنے بھی نہ دیا۔ سکھدیو نے ٹوٹی ہوئی تلوار زمین پر پھینک دی اور جھک کر بوڑھے سردار کا دایاں ہاتھ اپنے ہاتھوں سے اٹھایا اور اس پر اپنی پیشانی رکھتے ہوئے کہا، میرے محسن، میرے پتا، تم ہمارے درمیان کیوں کود پڑے؟ سکھدیو کے ان الفاظ نے سپاہیوں کو اور بھی بدل کر دیا اور وہ حیرت و استعجاب کے عالم میں ایک دوسرے کا منہ دیکھنے لگے۔ گنگا رام جو بدستور اپنے ہاتھ میں تلوار لیے کھڑا تھا بولا، اس پر دیوتاؤں کی لعنت ہو، ये एक अछूत को पिताजी कहता है, सिपाहियों ये समाज का बागी है, इसे गिरफ्तार कर लो। सिपाही गंगाराम का ये हुक्म सुनकर फिर एक दूसरे का मुंह तकने लगे। गंगाराम ने फिर गरज कर कहा, तुम क्या देख रहे हो, गिरफ्तार क्यों नहीं करते इसे। ये कहते हुए गंगाराम ने अपने चंद खास आदमियों को इशारा किया और वो आगे बढ़कर सुखदेव के हाथ एक मजबूत रस्सी से बांधने लगे। सुखदेव ने इनकी तोक़ों के खिलाफ कोई मुजाहमत न की। गंगाराम के तेवर देखकर रामदास भी अपनी जगह पर खामोश खड़ा रहा। कंवल, जिस पर इसके बाप की मौत ने थोड़ी देर के लिए सकता तारी कर दिया था, अचानक आगे बढ़ी। इसने बिजली की सी तेजी के साथ सुखदेव की टूटी हुई तलवार जमीन पर से उठाई और गंगाराम पर हमला कर दिया। एक सिपाही ने ऐन मौका पर खबरदार होकर अपनी तलवार आगे बढ़ा दी और कंवल का वार रोकने की कोशिश की, लेकिन वो पूरी तरह कामयाब ना हो सका और गंगाराम के बाजू पर जख्म आ गया। दूसरे सिपाही ने झपटकर कंवल के हाथ से तलवार छीन ली। सुखदेव की तमाम तर तवज्जो सरदार की लाश की तरफ थी। जब इसने अचानक निगाह ऊपर उठाई, कंवल दो सिपाहियों की गिरफ्त में जिद्दोजहद कर रही थी। सुखदेव के मुंह से बेइख्तियार निकला, कंवल, और इसके साथ ही इसने गंगाराम की तरफ देखा और कहा, इस देवी को छोड़ दो और मुझे जहां तुम्हारा जी चाहे ले चलो। गंगाराम ने जवाब दिया, तुम हुकूमत के मुजरम हो, तुम्हारा फैसला हुकूमत करेगी और ये मेरी मुजरिम है और इसका फैसला मेरी मर्जी से होगा। तुम्हारी मुजरम? गंगाराम ने अपने बाजू का जख्म दिखाते हुए कहा, हाँ ये देखो, लेकिन मालूम होता है मेरे मुजरम के साथ तुम्हें भी गहरी दिलचस्पी है और तुम इसका नाम भी जानते हो और शायद इसी का दिल खुशी करने के लिए इस जलील कुत्ते को पिताजी कह रहे थे। सुखदेव की गैरत ने फिर एक बार जोश मारा और इसने सिपाहियों को इधर उधर धकेल कर अपने हाथों को रस्सियों की गिरफ्त से आजाद कराने की कोशिश की, लेकिन गंगाराम ने तलवार की नोक कंवल के सीने की तरफ करते हुए कहा, अगर तुमने मामूली सी भी हरकत की तो तुम्हारी कंवल की खैर नहीं। सुखदेव इस धमकी के सामने बेबस होकर रह गया। अगले दिन तीन कश्तियां दरियाए ब्यास उबूर कर रही थी। एक कश्ती में गंगाराम, रामदास और इसके फौज के चंद सिपाही थे। दूसरी कश्ती में सुखदेव और कंवल के अलावा चंद पहरेदार थे और तीसरी कश्ती में चंद घोड़े थे। समाज के बागियों के सरदार के कत्ल के बाद गंगाराम को इस बात का पूरा पूरा यकीन था कि वो दोबारा मुनज़्ज़म सूरत में वापस होकर मुजाहमत नहीं करेंगे। ताहम इसने एहतियातन चंद अफसरों और सिपाहियों के सिवा बाकी फौज को वहीं छोड़ा और इसकी कमान अपने भाई जय राम के सुपुर्द कर दी। फौज के बाद अफसर इसके वापस जाने पर खुश न थे, लेकिन गंगाराम की ये फतह सुखदेव पर आखिरी फतह के मुकाबले में हीच नजर आती थी। वो राजा को अपनी जुबान से फतह की खुशखबरी सुनाना चाहता था और अपनी आंखों से राजा के दरबार में इस शख्स को जलील होता देखने के लिए बेकरार था जो पुरोहित के बराबर बैठा करता था और जिसकी मौजूदगी में वो राजा के दरबार में सिर्फ फौज का एक मामूली अफसर की हैसियत से देखा जाता था। दरबार में सुखदेव का मुकदमा पेश करने के लिए इसे फौज के किसी अफसर या सिपाही पर एतबार ना था। कश्तियां दरियाए ब्यास के शफाफ पानी की हल्की हल्की लहरों पर रक्स करती हुई किनारे की तरफ बढ़ रही थी। सुखदेव और कंवल एक दूसरे के करीब खड़े दूसरे किनारे की तरफ टिकटिकी बांधकर देख रहे थे। सुखदेव ने एक ठंडी सांस लेते हुए कंवल की तरफ देखा और कहा, कंवल ये सब कुछ मेरी मर्जी से हुआ है, कंवल ये सब कुछ मेरी वजह से हुआ है, लेकिन मैं सच कहता हूँ, मुझे अपने पिता की मौत का इतना गम ना था जितना तुम्हारे पिता की मौत का है। इसके जवाब में कंवल की खूबसूरत आंखों से आंसुओं के मोटे मोटे कतरे उबल पड़े। दोनों कुछ देर के लिए एक दूसरे की तरफ देखते रहे। अचानक कंवल के दिल में एक ख्याल आया और वो बोली, मैं आपसे एक बात पूछना चाहती हूँ। सुखदेव ने कहा, क्या? कंवल ने कहा, आपने ये क्यों कहा था कि इसे छोड़ दो और मुझे भी जहां चाहे ले जाओ? क्या आप ये ख्याल करते हैं कि एक अछूत लड़की मुसीबत के वक्त आपका साथ देने के काबिल नहीं? तुम मेरे लिए अछूत नहीं हो कंवल, लेकिन खुद को डूबता देखकर मैं तुम्हें अपने साथ तूफान की मुहीब लहरों की तरफ घसीटना नहीं चाहता। मैं तुम्हारी जान की कीमत हजारों जानों से ज्यादा समझता हूँ। कंवल ने फिर इसी मगमूम लहजे में कहा, आपको शायद ये मालूम नहीं कि मैं आपके साथ को मरने कंवल ने फिर इसी मगमूम लहजे में कहा आपको शायद मालूम नहीं कि मैं आपके साथ मरने को आपसे जुदा होकर जिंदा रहने पर हजार बार तरजीह देती हूँ। कश्तियां किनारे पर आ लगी। सुखदेव और कंवल सिपाहियों की हिरासत में कश्ती से उतरे। गंगाराम ने कहा, सुखदेव, मैं ये नहीं चाहता कि तुम्हें राजा के दरबार में एक आम कैदी की तरह रस्सियों में जकड़कर ले जाऊं। ये सिर्फ तुम्हारी तोहीन नहीं बल्कि समाज की तोहीन होगी। इसलिए अगर तुम वादा करो कि भागने की कोशिश नहीं करोगे तो मैं तुम्हारे हाथ पांव अभी खुलवा देता हूं और तुम्हें तुम्हारी शान के शायां घोड़ा भी दिया जाएगा। सुखदेव ने जवाब दिया, ये वादा मैं इस सूरत में कर सकता हूं कि तुम इस लड़की के हाथ भी खुलवा दो और इसे भी सवारी देने का वादा करो। तुम्हारी पहली शर्त मुझे मंजूर है, इस लड़की की रस्सियां खोल दी जाएंगी, लेकिन अछूत लड़की को राजा की फौज का घोड़ा नहीं दिया जा सकता। तुम्हारी नजरों में इस लड़की की इज्जत कितनी ही क्यों ना हो, लेकिन हम एक अछूत को अछूत से बड़ा दर्जा नहीं दे सकते। सुखदेव ने कहा, इस सूरत में मुझे ये इजाजत दीजिए कि मैं अपना घोड़ा इसे पेश कर सकूं। मैं ये भी इजाजत नहीं दे सकता, तो मैं पैदल चलूंगा। बहुत अच्छा, तो आप वादा करते हैं कि आप भागने की कोशिश नहीं करेंगे? मैं वादा करता हूं। अच्छा, तो मैं आपके हाथ खुलवाए देता हूं। गंगाराम ने सिपाहियों की तरफ इशारा किया और उन्होंने सुखदेव और कंवल के हाथ खोल दिए। थोड़ी देर बाद ये मुख्तसर सा काफिला दरिया ब्यास के जनूब में एक जरखेज मैदान से गुजर रहा था। चंद कोस चलने के बाद सुखदेव ने कंवल से कहा, तुम थक गई होगी। कंवल ने जवाब दिया, नहीं, आपके साथ चलते हुए मुझे थकावट महसूस नहीं होती। दोपहर के वक्त ये काफिला एक छोटे से शहर में पहुंचा। रामदास के इस्तार पर वहां से कंवल के लिए एक बैलगाड़ी मुहैया की गई और सुखदेव को घोड़े पर सवार होने के लिए रजामंद कर लिया गया। शाम के वक्त ये लोग अपनी मंजिल मकसूद पर पहुंच गए। रात के वक्त शाही महल्लात से लेकर अवाम के झोंपड़ों तक हर घर में गंगाराम की शानदार फतह और बागियों के सरदार की खूबसूरत लड़की के साथ सुखदेव के इश्क का चर्चा हो रहा था। राजा और प्रजा को गंगाराम की फतह की खुशी से ज्यादा सुखदेव के हसरतनाक अंजाम का अफसोस था। रूहत के इसरार पर राजा ने सुखदेव और कमल को रात पर कैद में रखने का हुक्म दे दिया। सुखदेव राजा के दरबार में सर झुकाए खड़ा था। वो अपने ख्याल के मुताबिक खुद को बेगुनाह साबित कर चुका था। वो बार बार कह चुका था कि इंसान के दिमाग से निकला हुआ कानून जिसने करोड़ों इंसानों के फितरी हुकूक सलब कर रखे हों मजहब कहलाने का मुस्तहिक नहीं, लेकिन इसकी किस्मत का फैसले करने वालों के नज़दीक इसके ये ख्यालात बागियाना थे। इसने गंगाराम के इल्जामात की तर्दीद में एक लफ्ज तक ना कहा और सारा वक्त समाज के इन दुश्मनों की वकालत करता रहा जिनके मुतल्लिक समाज के कानून में रहम की कोई गुंजाइश ना थी। राजा को एक तरफ सुखदेव और इसके आबाओ अजदाद की खिदमत का लिहाज और दूसरी तरफ पुरोहित और ब्राह्मणों के बिगड़ जाने का खौफ था। वो ये चाहता था कि देवता भी नाराज ना हों और सुखदेव की जान भी बच जाए, लेकिन सुखदेव अपनी तबाही का सामान खुद पैदा कर रहा था। इसका ये कहना कि एक ब्राह्मण और एक आम इंसान में कोई फर्क नहीं, ऐसी बात थी जिसे सुनकर दरबारियों की अक्सरियत इसके खिलाफ हो गई थी। اور وہ اپنے یہ الفاظ واپس لینے کی بجائے ان کی تائید میں کئی ایسے دلائل پیش کر چکا تھا جس سے اس کے بہترین دوستوں کو یہ شبہ ہو گیا تھا کہ سکھ دیو ایک اچھوت لڑکی پر فریفتہ ہو کر اپنا دماغی توازن کھو بیٹھا ہے۔ راجہ بعض اوقات سکھ دیو کی باتوں سے متاثر ہو کر اس کے حق میں کچھ کہنے کا ارادہ کرتا، لیکن پروہت کے تیور دیکھ کر اسے حوصلہ نہ پڑتا۔ سکھ دیو کو بھی معلوم تھا کہ اس معاملہ میں پروہت کے سامنے راجہ بے بس ہے، اور مقدمہ کا فیصلہ سناتے وقت اس کے منہ سے وہی الفاظ نکلیں گے جو پروہت کے صفاق چہرے پر نقش تھے۔ راجہ کے متعلق وہ جانتا تھا کہ وہ فطرتاً بے رحم نہیں، لیکن پروہت کے متعلق اسے یقین تھا کہ اس کا دل پتھر کی مورتیوں سے بھی زیادہ سخت ہے۔ دوپہر تک راجہ کوئی فیصلہ نہ کر سکا۔ پروہت کو خیال پیدا ہوا کہ شاید راجہ سکھ دیو سے ذاتی ہمدردی کی بنا پر اسے سزا دینے سے کتراتا ہے۔ اس نے کہا، مہاراج مجرم جو کچھ کہہ سکتا تھا کہہ چکا، اب صرف یہ دیکھنا ہے کہ اس کا جرم قابل سزا ہے یا نہیں، اور اس بات کا فیصلہ ہماری مرضی سے نہیں ہوگا، بلکہ ہمیں یہ دیکھنا پڑے گا کہ سماج کا قانون ایسے مجرم کے لیے کیا سزا تجویز کرتا ہے۔ راجہ کی عدالت میں ہر مجرم کو یہ موقع مل سکتا ہے کہ وہ اپنے آپ کو بے گناہ ثابت کرے، لیکن یہ اجازت نہیں دی جا سکتی کہ وہ اپنے گناہوں کو جائز ثابت کرے۔ مہاراج یہ ثابت ہو چکا ہے کہ مجرم نے ایک طرف تو ایک نیچ ذات کی لڑکی کے ساتھ پریم کر کے ہندو دھرم کو ذلیل کیا، اور دوسرے حکومت کے باغیوں کی حمایت میں مہاراج کے سینپتی کے ساتھ لڑائی کی۔ مہاراج مجھے ڈر ہے اگر اس شخص کے ساتھ ذرہ برابر بھی رائت کی گئی تو اس قسم کے ہزاروں منچلے نوجوان سماج کے مقابلے کے لیے تیار ہو جائیں گے۔ راجہ پروہت کے فیصلہ کن الفاظ سن کر دیر تک سر جھکائے بیٹھا رہا۔ بالآخر اس نے کہا، مقدمے کا فیصلہ آج شام کو سنایا جائے گا، مجرم کو تہ خانہ میں لے جاؤ۔ سپاہی سکھ دیو کو قید خانے کی طرف لے گئے۔ راجہ نے پروہت، گنگا رام اور چند اور درباریوں کے سوا باقی سب کو رخصت کیا اور ان کے ساتھ مقدمے کے فیصلے کے متعلق مشورہ کرنے لگا۔ شام کے وقت شاہی محل سے باہر عورتوں اور مردوں کا بے پناہ ہجوم تھا۔ سکھ دیو ننگی تلواروں کے پہرے میں لوگوں کے ہجوم میں سے گزرتا ہوا شاہی دربار میں داخل ہوا۔ سب سے پہلے اس کی نگاہ راجہ پر پڑی۔ راجہ نے اس کی نگاہ کی تاب نہ لا کر پروہت کی طرف دیکھا اور گردن جھکا لی۔ سکھ دیو نے راجہ کے دوسرے مشیروں کی طرف دیکھا اور وہ بھی پروہت کی طرف دیکھنے لگے۔ گنگا رام اور پروہت کے سوا باقی سب کے دل دھڑک رہے تھے۔ پروہت نے کہا، مہاراج ملزم مقدمے کا فیصلہ سننے کے لیے منتظر کھڑا ہے۔ راجہ نے چونک کر پروہت کی طرف دیکھا اور کچھ دیر خاموش رہنے کے بعد نہایت مغموم لہجے میں جواب دیا، مقدمے کا فیصلہ آپ سنا دے، اور پھر اسی طرح آنکھیں نیچی کر لی۔ پروہت نے سکھ دیو کی طرف دیکھا اور کہا، سکھ دیو مہاراج نے اپنی شاہانہ فیاضی سے کام لیتے ہوئے تمہارے بغاوت کے جرم کو معاف کر دیا ہے، لیکن مجھے افسوس ہے کہ سماج کی توہین کے جرم میں تمہیں موت کی سزا دی جاتی ہے۔ کل کالی دیوی کے مندر میں تمہارا بلیدان دیا جائے گا۔ موت کا حکم سننے کے بعد سکھ دیو نے پھر ایک بار حاضرین دربار کی طرف دیکھا۔ کسی نے اس کے ساتھ آنکھیں ملانے کی جرت نہ کی۔ اس کے دل کی گہرائیوں سے یہ آواز اٹھی کہ تو مجرم نہیں، مجرم یہ لوگ ہیں جن کی گردنیں ندامت کے بوجھ سے جھکی ہوئی ہیں۔ تو ان بد نصیب لوگوں میں سے نہیں جو دنیا میں کوئی نقش چھوڑے بغیر فنا ہو جاتے ہیں۔ تمہارے خون کے چھینٹوں سے باغ ہستی کے ہزاروں مرجھائے ہوئے پودے پھلے پھولیں گے۔ ضمیر کی اس آواز نے سکھ دیو کے لبوں پر ایک فاتحانہ مسکراہٹ پیدا کر دی، لیکن اچانک اسے قول کا خیال آیا اور یہ مسکراہٹ فنا ہو گئی۔ اسی دل کی دوسری آواز یہ تھی کہ بے شک تیری قربانی ایک بہت بڑی قربانی ہے، لیکن تو اپنے بعد اس دنیا میں ایک سرسبز پودا باد سموم کے جھونکوں میں چھوڑ کر جا رہا ہے۔ سکھدیو کو اس دنیا میں کمل کی بے بسی اور اپنی بے کسی نظر آنے لگی، یہ جاننے کے باوجود کہ اس کی یہ التجا ٹھکرا دی جائے گی، وہ بے اختیار ہو کر آگے بڑھا اور راجا کے قدموں میں گر پڑا۔ مہاراج، اس نے کہا، میں نے جو کچھ کیا درست سمجھ کر کیا، لیکن اگر آپ اسے میرا گناہ سمجھ کر میرے لیے موت کی سزا تجویز کرتے ہیں تو میں خوشی سے جان دینے کے لیے تیار ہوں، لیکن وہ مظلوم لڑکی بے گناہ ہے، اس کا قصور اس کے سوا اور کوئی نہیں کہ وہ اپنے باپ کی موت کو خاموشی سے برداشت نہ کر سکی۔ مہاراج، اگر میرے باپ دادا کی گزشتہ خدمات پر آپ تھوڑا بہت حق رکھتے ہیں تو اس لڑکی کو معاف کر دیجئے اور اسے عزت کے ساتھ اس کی قوم کے لوگوں میں پہنچا دیجئے۔ سکھدیو اس سے زیادہ کچھ نہ کہہ سکا، وہ آنسو پونچھتا ہوا اٹھا اور راجا کے چہرے پر اپنی درخواست کا اثر دیکھنے لگا۔ راجا نے ملتجی سا ہو کر پروہت کی طرف دیکھا، لیکن اس نے منہ پھیر لیا۔ راجا کی قوت برداشت جواب دے چکی تھی، وہ اچانک اٹھ کھڑا ہوا اور مسند سے اتر کر دوسرے کمرے میں چلا گیا۔ سکھدیو نے پروہت کی طرف دیکھا اور کہا، میں آپ سے رحم کی درخواست نہیں کرتا، صرف اتنا پوچھنا چاہتا ہوں کہ آپ نے اس لڑکی کے لیے کیا سزا تجویز کی ہے؟ روحت نے کہا، میں تمہیں یہ بتا کر تمہاری تکلیف میں اضافہ نہیں کرنا چاہتا، لیکن اگر تم پوچھنا ہی چاہتے ہو تو سنو، وہ مکار و عیار لڑکی سماج کے ایک ہونہار بیٹے کو اپنے دام میں پھنسا کر اسے بھرشٹ کرنے، اس کی آتما کا ستیہ ناس کرنے اور اسے سماج کے خلاف بغاوت کے لیے اکسانے کی مجرم ہے۔ تمہارے دل میں اس کے لیے کتنی ہی محبت کیوں نہ ہو، سماج کا قانون اسے قابل معافی نہیں سمجھتا۔ مہاراج، اس لڑکی کی سزا تجویز کر چکے ہیں، اس کے ہاتھ پاؤں باندھ کر تمہاری جلتی ہوئی چتا میں پھینک دیا جائے گا۔ روحت کے ان الفاظ نے سکھدیو کے جسم کا رواں رواں غصے سے لرزنے لگا۔ اس نے کانپتی ہوئی آواز میں کہا، ذلیل انسان، کاش تمہیں بھی میری طرح کوئی دھرم لوٹنے اور آتما کا ستیہ ناس کرنے والا مل جاتا اور شاید تم بھی ایک وحشی درندے سے انسان بن جاتے۔ پروہت کی یہ توہین سماج کے بیٹوں کی توقع کے خلاف تھی، وہ تمام غصے سے اٹھ کھڑے ہوئے۔ گنگا رام نے سپاہیوں کی طرف اشارہ کیا اور وہ سکھدیو کو بازو سے پکڑ کر دربار سے باہر لے گئے۔ شاہی محل کے بیرونی دروازے پر سکھدیو کا پرانا رفیق رام داس کھڑا تھا، اس کی آنکھوں سے آنسو بہ رہے تھے۔ سکھدیو نے اس کی طرف ایک نظر دیکھا اور پھر آنکھیں پھیر لیں۔